हन्छु अंकुश तिमीलाई नजरले हन्छु अंकुश तिमीलाई अंगाली राख जुनी जुनीलाई त्यो रुपैमा आँखा लाउने कैयो होला किन गर्छौ आना कानी भइसक्यो बेला तिम्रो फिगर कोका खोला तिम्रो फिगर कोका खोला म आफै मारेर गर्दिन भलाई म आफै मारेर गर्दिन भलाई तू मलाई जलाउँछु कोडेर सलाई युनिकै छ पारा तिमी मेरो हुन्छौ अब साक्षी राखे सारा मेरो यो मनलाई कन्फ्युजनमा पार्यो के गरु भो किन यस्तो गर्यो कति गर्छौ आना कानी भइसक्यो अबेला समय